सानो तिमलाई माया गर्छु साथ दिए सानोले तिम्रै भरमा पर्छु याद गरे त सानोले तडपी तडपी मर्छु तिमी हौ नानी तिमले छोडे के गरी जिउला सानो तिमलाई माया गर्छु साथ दिए सानोले तिम्रै भरमा पर्छु याद गरे त सानोले तडपी तडपी मर्छु याद गरे त सानोले तडपी तडपी मर्छु तड़पी तड़पी। कम सानो तिमलाई माया गर्छु साथ दिए सानोले तिम्रै भरमा पर्छु याद गरे त सानोले तड्पी तड्पी मर्छु सँगसँगै रुनी हो तर तिमी मेरो नै खुनी हो कसम सानो तिमलाई माया गर्छु साथ दिए सानोले तिम्रै भरमा पर्छु याद गरे त सानोले तड्पी तड्पी मर्छु याद गरे त सानोले तड्पी तड्पी मर्छु खुसी हुन्थे परेनी